झर्किँदैछ यो मुटुको घाउ। यदि तिमीले Yeah। तर्किँदैछ यो मुटुको घाउ। यदि तिमीले परिणाई खान्छौ भने हुन्छ सानो बोल्दै बोल्दै जाऊ। यदि तिमीले परिणाई खान्छौ भने हुन्छ सानो बोल्दै बोल्दै जाऊ। यदि तिमीले परिणाई खान्छौ भने हुन्छ सानो बोल्दै बोल्दै चर्किँदैछ यो मुटुको घाउ।